चिठी पठाउँछौ तिम्रै छ झलझलको सँगसँग पछ्यौरी मलमलको फोन गर्छौ न चिठी पठाउँछौ तिम्रै छ झलझलको पछ्यौरी मलमलको फोन गर्छौ न चिठी पठाउँछौ तिम्रै छ झलझलको पछ्यौरी मन मनको पछ्यौरी मन मनको फोन गर्छौ न चिठी पठाउँछौ तिम्रै छ झलको हुन्थ्यो बारपाको बा तिमी आकाश म पन्छी भएको भा पछ्यौरी मन मनको पछ्यौरी मन मनको फोन गर्छौ न चिठी पठाउँछौ तिम्रै छ झलको पछ्यौरी मन मनको फोन गर्छौ न चिठी पठाउँछौ तिम्रै छ झलको